को प्यासी तिमी तिरे ध्यान गयो एकासी भुनभुन गर्ने भमराले फुलको रस खाने भुनभुन गर्ने भमराले फुलको रस खाने उर्ली दोयो भैसलाई मायाको प्यास मेटाउने हिम्मत वाली कोही भए हात उठाऊ यो ठिटो सजाने जोबनको प्यासी तिमी तिरे ध्यान गयो एकासी भुन गर्ने भमराले फुलको रस खाने भुन गर्ने भमराले फुलको रस खाने उर्ली दोयो भैसलाई मायाको प्यास मेटाउने हिम्मत वाली कोही भए हात उठाऊ यो ठिटो सजाने हिम्मत वाली कोही भए हात उठाऊ यो ठिटो सजाने मायाको प्यास मेटाउने हिम्मत वाली कोही भए हात उठाऊ यो ठिटो सजाने एउटै हो बेथा मायाको प्यास मेटाउला भुनभुन गर्ने भमराले फुलको रस खाने भुनभुन गर्ने भमराले फुलको रस खाने उर्ली दोयो भैसलाई मायाको प्यास मेटाउने हिम्मत वाली कोही भए हात उठाऊ यो ठिटो सजाने हिम्मत वाली कोही भए हात उठाऊ यो ठिटो सजाने मायाको प्यास मेटाउने हिम्मत वाली कोही भए हात उठाऊ यो ठिटो सजाने एकरो बानी जवानीको प्यासे छु म पनि भुन गर्ने भमराले फुलको रस खाने भुन भुन गर्ने भमराले फुलको रस खाने फुलले दुयो भैसलाई मायाको प्यास मेटाउने हिम्मत वाले कोही भए हात उठाउ ठिटो सजाने हिम्मत वाले कोही भए हात उठाउ ठिटो सजाने सारा मनको भावना खोलियो भुन भुन गर्ने भमराले फुलको रस खाने भुन भुन गर्ने भमराले फुलको रस खाने फुलले दोयो भैसलाई मायाको प्यास मेटाउने हिम्मत वाले कोही भए हात उठाउ ठिटो सजाने देखियो बोलियो सारा मनको भावना खोलियो भुन भुन गर्ने भमराले फुलको रस खाने भुन भुन गर्ने भमराले फुलको रस खाने फुलले दोयो भैसलाई मायाको प्यास मेटाउने हिम्मत वाले कोही भए हात उठाउ यो ठिटो सजाने हिम्मत वाले कोही भए हात उठाउ यो ठिटो सजाने यो जुवन